www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, युवा स्वरोजगार कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको पाइएको छ। काठमाडौँबाट अनुगमनका लागि चितवन आइपुगेको 10 राजनैतिक युवा संगठनका प्रतिनिधिहरूले कार्यक्रम लक्षित वर्गसम्म नपुगेको भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव समेत दिएका छन्। जुन वर्गसम्म कार्यक्रम पुग्नुपर्ने हो त्यो पुगेको छैन। यङ कम्युनिस्ट लिङ्कका केन्द्रीय सदस्य लिडा शर्माले भन्नुभयो, राजनैतिक पहुँचका आधारमा ऋण लगानी भएको पाइयो। चितवनमा गरिब तथा विपन्न समुदायका बेरोजगार युवाहरू यो कार्यक्रमभन्दा बाहिर रहेका छन्। राजनैतिक दलका युवा संगठनका प्रतिनिधिहरूले चितवनका विभिन्न कार्यक्रमहरूको अनुगमन गरेपछि जिल्ला स्तरीय समन्वय समितिसँग अन्तर्क्रिया गरेका थिए। कार्यक्रममा समन्वय समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले केन्द्रबाटै निर्देशिका बनेअनुसार कार्यान्वयन गरिँदा समस्या आएको बताउनुभयो। सबै काम केन्द्रीय नीतिअनुसार हो, उहाँले भन्नुभयो। कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय तहबाटै कार्यान्वयन गर्न सकिने व्यवस्था गरिनुपर्छ। युवा स्वरोजगार कार्यक्रम चितवनसहित 73 जिल्लामा कार्यान्वयनमा छ। स्थानीय तहमा रहेका सरकारी सहकारी तथा वित्तीय सङ्घ संस्था मार्फत बिना धितो बेरोजगार युवाहरूलाई ऋण उपलब्ध गराइएको छ। चितवनमा अहिले 363 युवाहरूका लागि 15 सहकारी संस्थाले 3,30,00,000 रुपियाँ ऋण लगानी गरेका छन्। यद्यपि चितवनमा 5,50,00,000 रुपियाँ ऋण स्वीकृत भए पनि सुरकम लगानी हुन नसकेको अवस्था छ। स्वीकृत रकममध्ये 2,20,00,000 रुपियाँ लगानी हुन बाँकी रहेको हो। यो रकम लगानी हुँदा चितवनमा 510 युवाले ऋण लिनेछन्। चितवनमा लगानी भएको मध्ये 80% कृषिमा, 15% व्यापारमा र 5% अन्यमा लगानी भएको छ। नेपालमा अहिले स्वरोजगार कार्यक्रममा 2,50,00,000 रुपियाँ 20,000 युवा लाभान्वित छन्। सहकारीहरूले आफ्नै बलबुताले गरेका कार्यक्रम ठिकै लाग्यो, तर जिल्ला स्तरीय समन्वय समितिको पनि कार्यक्रममा प्रभावकारिता देखिएन, विद्यार्थी नेताहरूले भने। चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दास शर्माले समयअनुसार लक्षित वर्गमा कार्यक्रम पुर्याउन थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो। हामी कार्यक्रमका कमी कमजोरीलाई समीक्षा गरेर अगाडि बढ्न तयार छौँ। प्रजय शर्माले भन्नुभयो, सरकारी कार्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर लाग्नु सबैको कर्तव्य र दायित्व हो। अनुगमन टोलीले यसअघि मकवानपुर जिल्लाका कार्यक्रमहरू पनि अनुगमन गरिसकेको छ। सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएका 28 युवाहरूको मङ्गलबार पुनः म्याद थप गरिएको छ। यसअघि 6 दिनको म्याद थप भएकोमा अबका लागि भने 10-15 दिनका लागि फरक फरक दिनका हिसाबले म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्लामा पुनः आपराधिक गतिविधि हुन लागेको भन्दै चितवन प्रहरीले अघिल्लो हप्ता भरतपुर, नारायणगढ चनौली लगायतका क्षेत्रबाट 3 दर्जन बढी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका केही सामान्य अनुसन्धानपछि छुटिसकेका छन्। मङ्गलबार चितवनको तापक्रम 40 डिग्री नागेको छ। यो वर्षकै अत्याधिक गर्मी मानिएको चितवनको जनजीवन कष्टकर बन्दै गइरहेको छ। क्षणभरमै चिडचिड पसिना आउँछ। पङ्खाको सहारमा पनि गर्मीबाट बस्न निकै गाह्रो अवस्थामा समेत पुगिसकेको छ। भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले गर्मीका कारण बिरामीको सङ्ख्या बढेको बताउनु भएको छ। यसबाट बालबालिका बढी प्रभावित भएका छन्। डाक्टर अधिकारीले भन्नुभयो, भाइरलका कारण अघिल्लो वर्ष श्वास प्रश्वासको समस्या थियो भने यसपटक पेट सम्बन्धी समस्या भएका बिरामी बढी आएका छन्। गर्मीको समयमा खानपिनमा बढी ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभएको छ। भाइरल नै फरक भएकाले फरक समस्या देखिएको डाक्टर अधिकारीको भनाइ छ। बाहिरी तापक्रम हेरेर मात्र घुमफिरमा निस्कन समेत उहाँले सुझाव दिनुभएको छ। चराको विविधता रहेको चितवनमा पहिलोपटक अभिलेख राख्न सुरु गरिएको छ। यो वर्षबाट कुन चराहरू कहाँ पाइन्छन् र तिनीहरूको अवस्था के छ भन्ने जस्ता विभिन्न विवरणसहित अभिलेख राख्न थालिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष बासु बिडारीले बताउनुभयो। अभिलेखका लागि जिल्ला स्तरीय चरा अनुगमन भइरहेको छ। यसअघि चितवनमा निकुञ्जलाई मात्र केन्द्रित गरेर चराको अनुगमन तथा सामान्य अभिलेख राख्ने गरिएको भए पनि अहिले भने महाभारत पर्वत क्षेत्रमा समेत अनुगमन गरेर चराको अवस्था पत्ता लगाउन थालिएको उहाँले बताउनुभयो। यस वर्षबाट जिल्लाका सबै चराको विवरणसहित पुस्तक समेत निकाल्न लागिएको चरा विज्ञहरूले बताएका छन्। अभिलेख भएपछि चराका बारेमा बुझ्न आउने र अनुसन्धान गर्नेहरूका लागि सहज हुनेछ। यसपटक गरिएको अनुगमनमा चराको सङ्ख्या बढ्ने संकेत मिलेकाले चितवनमा चराको राम्रो वासस्थान रहेको पाइएको छ। जिल्लामा हरेक वर्ष नयाँ चरा समेत फेला पार्ने गरिएकाले चरा हेर्दा हेर्ने पर्यटक चितवनमा आउने गरेका छन्। अघिल्लो पटक चितवनमा महाभारत क्षेत्रमा नयाँ चरा मोसे लेखचरी फेला परेको थियो। पछिल्लो समयमा यहाँ नयाँ चरा आउने क्रम देखेको विज्ञहरूले बताएका छन्। अहिले फेला परेको चरा पाकिस्तान, बर्मा, भुटान, तिब्बत, भारत र अफगानिस्तानमा पाइने गरेको उनीहरूले बताएका छन्। हालसम्म चितवनमा 569 प्रजातिका चरा पाइएकोमा यो वर्ष 600 प्रजाति पुग्ने अनुमान गरी चरा विज्ञहरूको अनुमान छ। नेपालमा भने 872 प्रजातिका चरा रहेका छन्। सवारी दुर्घटनालाई कम गर्नका लागि नारायणगढ र भरतपुर क्षेत्रको राजमार्गमा पार्किङ ल्यान्डको निर्माण गर्न लागि छ। अञ्चल प्रहरी कार्यालय र जिल्लाका विभिन्न सरकारवालाहरूको सहयोगमा अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गर्नका लागि पुल्चोकदेखि केन्द्रीय बस पार्कसम्म पार्किङ ल्यान्डको निर्माण गर्न लागि हो। पार्किङ ल्यान्डको हिजो उद्घाटन गर्दै अञ्चल प्रहरी कार्यालयका एसएसपी सर्वेन्द्र खनालले बजार क्षेत्रमा रहेको फुटपाथ र जथाभावी गर्ने पार्किङलाई व्यवस्थित गर्नका लागि पार्किङको छुट्टै एरिया बनाउन लागि बताउनुभयो। उहाँले व्यवस्थित रूपमा पार्किङ हुने हो भने बजारको सुन्दरता बढ्ने भन्दै सवारी दुर्घटनामा पनि कमी आउने बताउनुभयो। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैङ्क नहुँदा यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन्। रत्नगरमा मात्रै 24 भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहे तापनि वाणिज्य बैङ्क नहुँदा समस्यामा परेको रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर बेसुरवालले बताउनुभयो। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैङ्क नभएका कारण यहाँ रहेका सरकारी विद्यालय सरकारी कार्यालय प्रै प्रभावित भएका छन्। अध्यक्ष बेसुरालले भन्नुभयो, पटक पटक माग गर्दा पनि सुनवाई भएको छैन। विगत 2 वर्षदेखि पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय, राष्ट्र बैङ्क लगायतका निकायमा दबाब दिँदै आएको उहाँले बताउनुभयो। राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्नगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। द्वन्द्वमा विस्थापित भएका बैङ्कलाई पुनस्थापित गर्ने कार्य समेत भइरहेको र अझै 65 शाखा पुनस्थापित गर्न बाँकी रहेको उहाँको भनाइ छ। वाणिज्य बैङ्कको 100 शाखा कार्यालय सशस्त्र द्वन्द्वमा विस्थापित भएका थिए। रत्नगर 2 स्थित पञ्चकन्या विद्या मन्दिरले शिक्षक खेमराज अधिकारीलाई जबरजस्ती निकालेको भनेर इष्ट नेपालले गरेको गलत प्रचारबाजीप्रति आपत्ति जनाएको छ। विद्या मन्दिरका प्राचार्य शिव छेत्रीले हिजो एक विज्ञप्ति जारी गर्दै शिक्षक अधिकारी आफै निस्किएर गएकोमा निकालिएको भनेर प्रचारबाजी गरी संस्थाको मर्यादामा आँस आउने काम इष्टले गरेको भन्दै आपत्ति जनाउनु भएको हो। विद्या मन्दिरका शेयर सदस्य समेत रहेका अधिकारीले विद्यालय छाड्ने बेला सबै तलब र सेयर फिर्ता लिएको पनि प्राचार्य छेत्रीले बताउनु भएको छ। अधिकारीले निर्णय पुस्तिकामा विद्यालय छाड्छु भनेर हस्ताक्षर समेत गरेको विज्ञप्तिमा उल्लेख छ। चितवनका पत्रकारहरूले जिल्लाका आर्थिक गतिविधिहरूको उजागरका लागि आर्थिक पत्रकार मञ्च सक्रिय बन्नुपर्ने सुझाव दिएका छन्। मञ्चले हिजो भरतपुरमा गरेको चितवनमा आर्थिक बीट पत्रकारिताको सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले बीट पत्रकारिताकै सम्भावना तत्काल कम रहे पनि मञ्चको सक्रियताले आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने बताएका थिए। कार्यक्रममा मञ्चका सल्लाहकार रमेश कुमार पौडेलले चितवन देशको आर्थिक केन्द्रको रूपमा अग्र